पूर्णत मगराती सभ्यता रहन सहन र बोली भाषा रहेको भार्सेलीहरूको फरासिलो स्वभाव नै बाहिरबाट जानेहरूका लागि सबैभन्दा मिठो खाना अर्थात् चौरासी व्यञ्जन हो भन्दा फरक नपर्ला। अर्को अर्थमा भार्से मगराती सभ्यताको अध्ययन केन्द्र पनि हो भन्दा फरक नपर्ला। बोली भाषा लबाई खबाई रहन सहन सबै मगराती पाइन्छ। केही दिन अघि प्यारा ग्लाइडिङको मजा लिन त्यहाँ आएका जर्मनका पर्यटकहरूले अघोषित होम स्टेको आनन्द लिएर फर्किएका छन्। मनोरम वातावरण र स्थानीय खानपिन कला संस्कृतिमा उनीहरू निकै रमाएका थिए। भार्से भोली पोखराको ह्याङ्जा गाउँ जस्तै हुन सक्ने आकलन गरेर फर्किएको स्थानीयवासीले बताएका छन्। भार्सेको परम्परागत परिकारहरू सामूहिक भोज भतेरमा त्यहाँ धेरै खाले परिकार बनाइन्छ। खसी बोका, लोकल कुखुरा, बङ्गुरको मासु, सेल रोटीलाई घुमाउने रोटी भन्ने गरिन्छ र अनिवार्य बनाउने गरिन्छ। पहाडी जिल्लामा लोप भइसकेको फापर भार्सेमा प्रशस्त पाइन्छ। अहिले 5-स्टार होटलमा महँगो मूल्य तिरेर खाइने फापरको ढिँडो त्यहाँ फालाफाल हुन्छ। कतिपय स्थानमा भनिने झिलिङ्गे दाललाई त्यस भेगमा सिल्तुङ भनिन्छ, जुन सिल्तुङको बिरामले अचार त्यहाँको हरेक भोज भतेरमा टुट्दै टुट्दैन। रक्सी खाउला कान्टिनको यानी माया, पानी खाउला कलको यानी माया। कहिले फापरको रोटी, कहिले कुदाको रोटी, मकै भट्टा त्यहाँका मानिसहरूको नियमित खाजा नास्ता हो। कतिपय बुढापाकाहरूले बिहान एक बटुको कुदाको या भातीको जाँड पिएर दाउरा घाँसा जान्छन् र डर लाग्दो भारी बोकेर आउँछन्। खर प्रशस्तै हुने भार्सेमा खर काट्ने मेलोमा पनि निकै रमाइलो हुने गर्दछ। लसुन टिमुर मिसाएको लोकल टमाटरको अचार सिलामको अचारसँग कोदो र फापरको रोटी खानुको स्वादै बेग्लै हुन्छ। बाँको त्यहाँको प्रसिद्ध चीज हो, जसबाट महिलाहरूले सिन्की बनाएका हुन्छन्। घर घरमा बाँकाको सिन्की सान्ने चलन त्यहाँ अहिले पनि रहेको छ। कोदो खानु निरोगी हुनु भन्ने बुढापाकाहरूको उखान सिद्ध हुन्छ। त्यहाँका मानिसहरूलाई हेर्दा सुगर र प्यारालाइसिसका रोगीहरू सहर बजारमा बढ्दै गइरहेको बेला कोदो कोसेली मगाउँछन् त्यहाँबाट सहरमा बसाइसराई गरेका भार्सेलीहरूले। माइती मावली पावर पात्र चाड पर्व भोज भतेरमा कोदाको ताई रोटी, कोदाको रोक्सी, त्यसैको भुरे जाँड, भाती जाँड, सेल रोटी र बटु, सिल्थुङको बिरम्ला, लोकल कुखुराको मासु, सुँगुरको सेकुवा भुटुवा, लोकल टमाटरमा टिमुर र सिलाम मिसाएको चटनी, विभिन्न प्रकारको अचार, बाँकोबाट बनेको सिन्की, भुटेका मकै र भटमास, लेक जङ्गलमा बस्ने अर्ना भैँसीको मासु, हाँसको सेकुवा, त्यहाँको परम्परागत र चाख लाग्दो खाना हो। न्याउले बासु डाँडा काँडा यानी माया, छे बासु खोला यानी माया। पछिल्लो चरण होम स्टेकै शैलीमा सम्रान्त परिवारकै जस्ता भाँडा कुँडा खाना खाने कुर्सी टेबुल वा गुन्द्री माथि दरी काम्लाको व्यवस्था र सुत्ने अलग अलग कोठाको व्यवस्था पनि मिलाइएको छ। पहिलेदेखि लाउरेको गाउँ भनेर कहलाएको भार्सेमा प्राय ढुङ्गाका ठुल्ठुला घर छन् र प्राय प्रत्येकको घरमा टेलिभिजन र इन्टरनेटको पहुँच समेत पुगेको छ। अब लागौं भार्सेमा सिप विकास र उत्पादनको अवस्था तर्फ। केही वर्ष यता त्यहाँका किसानहरू आधुनिक र व्यावसायिक कृषि खेतीमा लागेका छन्। दुग्ध उत्पादन र बजारीकरण, घर घरमा तरकारी खेती, रहर लाग्दो अकबरी खुर्सानी, फलफुलहरूको राजा भनेर चिनिने किवी फल त्यहाँ फलाउने गरिएको छ। ग्राउन्ड एप्पल, सखरखण्ड, तरुल, सुन्तला लगायतका फलफुलहरू घर घरमा उत्पादन हुने गरेको छ। त्यहाँका महिलाहरूलाई सिलाइ बुनाई तालिम दिएर आत्मनिर्भर तर्फ उन्मुख गरिएको छ। झोला बुन्ने, ढाका बुन्ने, बाँसका सामग्री उत्पादन गरेर आत्मनिर्भर हुनुका साथै जाँड रक्सी सेवनलाई समेत मर्यादित बनाउन जनचेतनामूलक कार्यक्रममा पनि त्यहाँका महिलाहरू सक्रिय हुँदै आएका छन्। भार्सेका धनबहादुर पुन देशभर चर्चित युवा उद्यमी हुन्। उनको कृषि र पशुपालन फर्म भार्सेको अर्को आकर्षक गन्तव्य हो। जहाँ अवलोकन गर्न जिल्लादेखि केन्द्रसम्मका सरकारवालाहरू आउने गर्दछन्। उनले संसारमै महँगो वनस्पति अगरुड खेती केही वर्ष यता ठुलो परिमाणमा गर्दै आएका छन्। जिल्ला वन अधिकृत विशाल घिमिरेका अनुसार अन्तर्राष्ट्रिय बजारमा उनले हुर्काएको अगरुड वनस्पतिको एक किलो काठको मूल्य मात्रै 3 लाख पर्दछ भने त्यसको काठबाट बनेको 1 लिटर तेलको मूल्य मात्रै 20 लाख पर्दछ। यति मूल्यवान वनस्पतिको खेती गर्ने धनबहादुर पुनको फर्ममा पटक पटक जिल्ला वन अधिकृत विशाल घिमिरे पुग्नु भएको छ र सल्लाह सुझाव दिँदै आउनु भएको छ। उहाँले उनको त्यो दुर्गा लेकाली अगरुड कम्पनी दर्ता गर्न समेत लगाउनु भएको थियो र त्यसमा जिल्ला वन कार्यालयको तर्फबाट हुनु पर्ने सम्पूर्ण सहयोग गर्दै आउनु भएको छ। लेकाली दुर्गा लेकाली अगरुड कम्पनीले अगरुडका बिरुवाबाट मात्रै अहिले वार्षिक करोडौंको कारोबार गर्दछ। त्यति मात्र होइन, त्यस कम्पनीले पहाडी भेकमा लोप भइसकेको स्थानीय जातको खरी बाख्रा समेत 300 भन्दा बढी पालेको छ भने भैँसी 15 वटा पालेका छन्। उनले अलैची खेती समेत गरेका छन्। त्यस्तै भार्सेमै जिमे ताराकोटे भैँसी पालन समूहले 60 वटा भैँसी पालेको छ। भार्से 2 को मौरी पालन समूहका शिवलाल थापाले प्रशस्त मौरी पालेर ठुलो परिमाणमा मह उत्पादन गरेका छन्। त्यस्तै अन्य विभिन्न समूह र परिवारले पनि व्यावसायिक रूपमा कालो र सेतो बङ्गुर अनि बाख्रा पालन गर्दै आएका छन्। भार्से सामुदायिक विद्युतीकरण उपभोक्ता समिति आफ्नै भवनमा रहन सफल भएको छ। त्यहाँका महिला समूहले गर्दै सिलाई बुनाई बुटिक छुटी कपडा स्थानीय स्तरमै उत्पादन गर्दै आएका छन्। तानबुन उद्योग मार्फत धागोबाट झोला स्वेटर त्यस्तै स्थानीय तहमै साडी लगायतको कपडा उत्पादन गर्ने गरेका छन्। त्यस्तै भार्सेमा अचार बनाउने तालिम सँगै त्यहाँ विभिन्न स्वादको अचार उत्पादन पनि हुने गरेको छ। काँक्रो प्रशस्त पाइने भार्सेमा त्यसको अचार पनि बेग्लै स्वादको बनाउने गरिन्छ। फर्सी पनि प्रशस्त हुने भार्सेमा फलफूल परिकार अन्तर्गत फर्सी पनि उसर्ने गरिन्छ। लाली गुराँस थाप्ले आमा समूह थाप्ले क्लब देवीस्थान महिला सहकारी संस्था भार्सेले त्यहाँका महिलाहरूलाई आत्मनिर्भर बनाउन र जनचेतना छर्न प्रमुख भूमिका खेल्दै आएका छन्। सदिउँदेखि घर छाउने ढुङ्गाको खानी समेत भएकोले त्यहाँ ढुङ्गै ढुङ्गाका कैयौँ आकर्षक भौतिक संरचना समेत देख्न सकिन्छ। सालदेखि त्यहाँका मानिसहरूले गाउँमा यातायात सुविधा पाएका थिए। अहिले टोल टोलमा मोटर बाटो र खाने पानी सुविधा विस्तार गर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ। एउटा माध्यमिक विद्यालय र तीनवटा प्राथमिक विद्यालयहरू रहेका छन्। तर जिल्लाको सबैभन्दा पुरानो विद्यालय हुँदा पनि भार्से जनसहयोग माविले उच्च माध्यमिक तहको सम्बोधन नपाउँदा त्यहाँका विद्यार्थीहरू प्लस टू पढ्न डेढ दुई घण्टाको उकाली ओह्राली गर्दै खैरिनी लगायतका सहर बजारमा पुग्नु पर्दछ। बसाई सराई समस्याको प्रमुख कारण मध्ये त्यो पनि एक मान्ने गरिन्छ। भार्सेली संस्कृति पक्ष। मूलत रहन सहन भार्सेली कला संस्कृति पनि मगराती नै हो। सोरठी सालै जो कृष्ण चरित्र यानी माया लोप भइसकेको सुनी माया त्यहाँ सुन्न पाइन्छ। त्यस्तै बुढापाकाहरूले बेला बेलामा ठाडो भाकाको खाल जमाउँदै आएका छन्। तिहारमा भार्सेमा पश्चिम नेपालको ठेट भैलो र सोरठी देख्न पाइन्छ। त्यस्तै कृष्ण चरित्र घाटु नाचलाई युवा पुस्ताले जगाउन थालेका छन्। डम्फु मादल झाम्रे गीतको खाल पनि बेला बेलामा जमाउने गरिन्छ। श्री कृष्ण अवतारै भए पापी कंस ओ मरिकन देवकीको दुखै हरन बाजा ताल यता गुल्मी तर्फको भन्दा बागलुङे बाजा ताल बढी चल्छ। बागलुङबाट निकालिएको बाजा तालको एल्बम बजाएर युवा युवतीहरू विवाह वर्गमा खुब नाच्ने गर्दछन्। बागलुङ तपाईँ